पवित्र दिल स्वर्गको घर भन्छन्, यति चोखो मायाको नमुना जागाए नि जे जस्तो भए नि रक्षा गर गङ्गा पवित्र दिल स्वर्गको घर भन्छन्, यति चोखो मायाको नमुना जगाए नि जे जस्तो भए नि रक्षा गर गङ्गा र जमुना it's चोखो माया हाम्रो माया छ। अच्छा गा रहा।